4.5 मेगाहर्ज र यो हो कार्यक्रम स्वास्थ्य सरोकार। नमस्कार, कार्यक्रम स्वास्थ्य सरकारमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान 7:30 बजे पश्चात आउने गर्छ। स्वास्थ्य सरकारमा हामी स्वास्थ्यसँग सम्बन्धित विभिन्न जानकारी, त्यसै गरी कुनै एक स्वास्थ्य समस्याका विषयमा सम्बन्धित समस्या अथवा रोगका विशेषज्ञ चिकित्सकसँगको कुराकानी जोड्दै आइराखेका छौँ। आजको स्वास्थ्य सरकारमा विभिन्न जानकारी छ र गर्मी मौसम पनि बढिराखेको छ र यस समयमा विभिन्न भाइरलका समस्याहरू पनि देखिएका छन्। यति बेला चितवनका अस्पतालहरूमा बिरामीको सङ्ख्या पनि बढिराखेको सम्बन्धित अस्पतालका चिकित्सकहरूले बताइरहेका छन् र बिरामीको चाप बढेसँगै भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने पनि बाध्यता छ। लगातार लामो समयसम्म खडेरी परेपछि चितवन र वरपरका क्षेत्रमा उच्च ज्वरोका बिरामीहरूको सङ्ख्या बढ्न थालेको हो। अन्य समयभन्दा यतिखेर ओपिडीमा जसो नआउने बिरामीको सङ्ख्या 20-25% बढेको र अस्पतालका शैयाहरू भरिएका छन्। बिरामी राख्ने शैया नभएका कारणले गर्दा कतिपय बिरामीहरूलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता पनि छ। अघिल्ला वर्षमा पनि यतिखेर निमोनिया, जन्डिस जस्ता बिरामी देखा परेका थिए। गत वर्षको तुलनामा यस वर्ष भाइरल ज्वरोका बिरामी धेरै रहेको, ज्यान दुख्ने, खान मन नलाग्ने, थोरै खाए पनि पेट डम्म हुने, पेट फुल्ने, थकाइ लाग्ने, आलस्य हुने, काम नगरे पनि थकाइ लागिरहने, कमजोर भए जस्तो हुने, निन्द्रा बढी लाग्ने जस्ता लक्षणहरूका बिरामीहरू यति बेला अस्पतालमा आएका छन्। हरेक वर्ष गर्मी मौसममा चितवन र वरपर उच्च ज्वरोले सताउने पनि गर्दछ। अघिल्ला वर्षहरूमा यसै समयमा डेङ्गु रोग महामारीको रूपमा फैलिएको थियो। यस वर्ष उच्च ज्वरोका बिरामीहरू ज्यादा भए पनि डेङ्गु अहिलेसम्म नियन्त्रणभित्रै छ। तर यतिखेर चितवनको मौसम लामखुट्टेको लागि अनुकूल रहने हुनाले डेङ्गु रोगको सङ्क्रमणको सम्भावना पनि उच्च नै छ। यसै गरी लामखुट्टेको टोकाइबाट सर्ने औलो, इन्सेफ्लाइटिस जस्ता रोग पनि फैलिने सम्भावना नकार्न सकिन्न। सरसफाई, सावधानी र लामखुट्टेको टोकाइबाट बस्नु नै यो रोगबाट जोगिने प्रमुख उपाय हो। त्यसका लागि लामखुट्टे बस्ने ठाउँहरूमा सरसफाई गर्ने, पानी जम्ने, खाल्टाखुल्टी पुर्ने, रोग प्रभावित क्षेत्रमा औषधि छर्केर लामखुट्टे मार्ने र झोल टाँगेर लामखुट्टेको टोकाइबाट बस्नुको अर्को विकल्प छैन। सुरुमा उच्च ज्वरोका लक्षण देखिने र लामो अनुसन्धानपछि मात्र रोग छुट्याउन सकिने हुँदा यस्ता रोगले धेरैलाई दुःख दिएको छ। डेङ्गु लगायत भर्खरै सङ्क्रमण देखिएका रोगहरूको त औषधि पनि उपलब्ध छैनन्। यस्ता सङ्क्रमण देखिएका बिरामीहरूको समयमै उपचार हुन नसके ज्यान पनि जान सक्छ। त्यसैले सामान्य ज्वरो भनेर कसैले पनि घरमै बसेर उपचार गराउने अवस्था अहिले छैन। यस्तोमा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य चौकीमा जाने, बिरामीको सरसफाइमा ध्यान दिने, झोल पदार्थहरू धेरै खाने गर्नुपर्दछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, रोग नियन्त्रणको लागि गाउँ गाउँमा सरसफाइ सम्बन्धी चेतना विस्तार गर्न पनि जरुरी छ। रोग लागेर उपचार थाल्नुभन्दा रोग आउनै नदिनु बेस हुन्छ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न सबै सरकारवाला सङ्घ संस्था र व्यक्तिले उचित ध्यान दिन जरुरी छ। यो गर्मी बढेसँगै देखिन सक्ने सम्भावित भाइरलका समस्याका विषयमा यति बेला मैले जानकारीसँगै सुझाव पनि प्रस्तुत गरेँ। अर्को जानकारी छ, भविष्यमा हुनसक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन तपाईँले पक्कै पनि रक्तचाप जचाउनु भएको छ या छैन। मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब 43% नेपालीले जीवनमा एकपटक पनि आफ्नो रक्तचाप जचाउँदैनन्। यो अनुपात महिला र पुरुषमा करिब उस्तै छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा हालै सार्वजनिक गरिएको सर्वेले रोगको जोखिम सम्बन्धी अनुसन्धानमा उक्त कुरा देखाएको छ। उक्त अनुसन्धान 4,143 जनामा गरिएको थियो। अध्ययनअनुसार उच्च रक्तचाप, सम्बन्धी समस्या लिएर आफै चिकित्साकर्मी नजिक पुग्नेहरू करिब 5% मात्र रहेका छन्। यति नभई मात्र अध्ययनमा उच्च रक्तचाप पहिचान भइसकेकाहरूमा 53%ले आफ्नो चिकित्सक वा स्वास्थ्यकर्मीद्वारा प्रस्तावित औषधि सेवन गर्ने गरेको पाइएको छ। चिकित्सकीय परामर्शअनुसार औषधि सेवन गर्नेमा करिब 60% पुरुष र 50% महिला देखाएको छ। यो अनुपात 45 देखि 69 उमेर समूहमा भने उच्च देखिएको छ। यो उमेर समूह अन्तर्गत पुरुष करिब 70 र महिला 61% रहेका छन्। अध्ययनअनुसार उच्च रक्तचाप पहिचान भएकामध्ये करिब 75%ले चिकित्साकर्मीद्वारा नुनको उपयोग कम गर्ने र करिब 41%ले आफ्नो तौल कम गर्ने सल्लाह पाउँछन्। यस्तै धुमपान गर्ने उच्च रक्तचापका समस्या भएकाहरूमध्ये करिब 62%ले धुमपान छोड्ने सल्लाह पाउँछन् भने उच्च रक्तचापका समस्या भएकाहरूमध्ये 1/3ले व्यायाम सुरु गर्न वा अझ बढी गर्ने सल्लाह चिकित्साकर्मीबाट पाउने गरेको अध्ययनमा देखाएको छ। उच्च रक्तचाप पहिचान भएकाहरू परम्परागत उपचार प्रक्रियातर्फ समेत जाने गरेको अध्ययनमा छ। यस्ता व्यक्तिको 11% रहेको छ। यस्तै करिब 5% उच्च रक्तचाप पीडितले जडीबुटी वा परम्परागत औषधि उपयोग गरिएको पाइएको छ। अध्ययन गरिएको नेपाली समुदायको औषध सिस्टोलिक रक्तचाप 127.4 MMSG देखिएको छ। यस अन्तर्गत पुरुषमा 131.1 र महिलालाई 129.9 MMSG देखिएको थियो। यस्तै डायस्टोलिक रक्तचाप 78.8 MMSG देखिएको छ, जसमा पुरुष 81.2 र महिला 78.5 MMSG देखिएको थियो। अब सन्तुलित खानपानबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ। के छन् त त्यस्ता उपाय? त्यस सम्बन्धी थप जानकारी मनमोहन कार्डियोलोजिक्स भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अलिनले उच्च रक्तचापको जोखिममा रहेका सहरियाहरूलाई खानपानमा समेत विशेष ध्यान दिनुपर्ने बताउँछन्। उनका अनुसार पोटासियमयुक्त खानेकुराहरूले रक्तचापलाई घटाउने भएकाले सुन्तला, कागती, मौसम, केरा जस्ता उच्च पोटेसियमयुक्त फलफुलहरू रक्तचाप पीडितका लागि लाभदायक हुन्छ। उच्च रक्तचाप भएकाहरूले धुमपान र मदिरा सेवन पटक्कै नगर्न जनाउँदै डाक्टर ओम भन्छन्, अस्पताल पुग्ने मस्तिष्क घातका अधिकांश पीडितहरूमा उच्च रक्तचापसँगै मदिरा सेवन गर्ने गरेको पाइन्छ। खानामा जुन नुन थपेर खाने बानी स्वास्थ्यका लागि राम्रो मानिँदैन। डाक्टर ओमका अनुसार नुन पटक्कै नखाएर उच्च रक्तचाप घटाउनु राम्रो मानिन्न। दिनहुँ 3 देखि 5 ग्रामसम्म नुन खान मिल्ने पनि चिकित्सकहरूले बताउँदै आएका छन्। नुन खाँदै नखाएर रक्तचाप घटाउने प्रक्रियाले शरीरलाई नोक्सान पनि गर्न सक्छ। दिनहुँ फलफुल 2 पटक र तरकारी 3 पटक खानुले रक्तचाप नियन्त्रणमा राख्न सघाउ मिल्दछ। मैले जानकारी प्रस्तुत गरेँ रक्तचापको अवस्था कस्तो छ र रक्तचाप नियन्त्रणका लागि के उपाय अपनाउन सकिन्छ, यो विषयमा थोरै जानकारी प्रस्तुत गरेँ। अर्को जानकारी छ, गत 40 वर्षदेखि हरेक दशकमा मुलुकमा जन्डिसको महामारी फैलिँदै आएको छ। त्यसो त अहिले विराटनगरमा पनि जन्डिसले महामारीको रूप लिएको छ र 7-8 जनाको ज्यान समेत गइसकेको अवस्था पनि रहेको छ। सन् 1973 उपत्यकामा 10,000 प्रभावित तुल्याएको यस पानीजन्य रोगको महामारी 4थो संस्करणका रूपमा यति बेला पूर्वी नेपालमा छ। वीर अस्पतालको कलेजो इकाइका प्रमुख डाक्टर अनिल कुमार मिश्रका अनुसार राजधानीमा सन् 1983-1993 र 2003 जन्डिसको महामारी देखियो। बोलचालको भाषामा जन्डिस भनिए पनि यो हेपाटाइटिस ए र ईको प्रकोप हो। पानीजन्य हेपाटाइटिस ई र ए भाइरसबाट लाग्ने रोग भएकाले यसको प्रभावकारी उपचार र खोप भने छैन। इकाइले गरेको महामारीको प्रकृतिबारे पूर्व आकलन अनुसार नै यसपटक महामारीका रूपमा देखिएको छ, तर त्यस आकलन अनुसार यो प्रकोप 4 महिना अघि नै देखिनुपर्ने थियो। उक्त इकाइले यस वर्ष राजधानीमा समेत जन्डिस देखिन सक्ने अनुमान गरेको छ। जन्डिस के हो त? त्यो सम्बन्धी थोरै जानकारी। जन्डिसको संक्रमण दूषित पानी र खाद्य पदार्थको माध्यमबाट हुन्छ। हेपाटाइटिस ए र ईमा आँखा र छाला पहेँलो हुने, थकाइ लाग्ने, पेट दुख्ने, खाने रुचिमा कमी हुनु, वाकवाकी लाग्ने, बान्ता हुने, झाडा पखला लाग्ने, मध्यम ज्वरो र टाउको दुख्ने लक्षण देखिन्छन्। केही व्यक्तिहरूमा यस्ता लक्षणहरू नदेखिन पनि सक्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार अस्वस्थ पानी र खाद्य पदार्थ सङ्क्रमणका जन्डिस सङ्क्रमणको मूल कारण हो। यो सङ्क्रमण भएको समयमा रोगसँग लड्न शरीरलाई पोषक तत्त्व चाहिन्छ। सावधानी अपनाए यो जाने जाने खालको रोग पनि होइन। जन्डिसका बिरामीले आराम र पौष्टिक आहार प्रशस्त लिनुपर्छ। तर रोगीलाई अत्याधिक पहरेज गराइँदा यसले स्वास्थ्यमा प्रतिकूल असर पनि पार्छ। करिब 80% वयस्कमा हेपाटाइटिस ई र 10 वर्ष मुनिमा करिब 80%मा हेपाटाइटिस एको सङ्क्रमण देखिने गरेको छ। अब खानपानमा ध्यान दिँदाखेरि हेपाटाइटिस ए अनि ई नलाग्न पनि सक्छ। के छन् त त्यस्ता उपाय? रोगीको खानामा परहेज नगरी सकभर क्षमताअनुसार खाना दिनुपर्ने विज्ञहरूले पनि बेला बेलामा भन्दै आएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासनीका अनुसार क्यान्डेल फिल्टरबाट जन्डिसको भाइरस नछानिने भएकाले यसबाट सङ्क्रमण हुने सम्भावना कायम रहन्छ। 5 मिनट उमालेर चिसो पारेको वा क्लोरिनले शुद्ध पारेको पानी मात्र पिउन उपयुक्त हुन्छ। कलेजो रोग विशेषज्ञ मिश्रका अनुसार भने रोगीलाई मदिरा बाहेक जे रुच्छ खाना दिनुपर्छ। कलेजो शून्य र कमजोर भएको अवस्थामा पौष्टिक सट्टा कमजोर आहार दिने प्रवृत्ति राम्रो नभएको डाक्टरहरू बताउँछन्। रोगीलाई कार्बोहाइड्रेट गुलियो फलफुल प्रशस्त मात्रामा दिनुपर्छ। शरीरको तौलअनुसार रोगीलाई दिनहुँ 40 क्यालोरी प्रति किलो खाद्य पदार्थ चाहिने हुन्छ। दैनिक 1-2 ग्राम प्रोटिन प्रति किलो शरीरको तौलअनुसार खुवाउनुपर्छ। गुलियो नहुने फलफुल, सागसब्जी, गाजर, मूला, काँक्रो, खरबुजाको प्रयोग सकभर कम गर्नु पनि राम्रो हुन्छ। सडक छेउका पसलमा पाइने उखुको रसले अन्य विभिन्न सङ्क्रमण हुन सक्ने सम्भावना पनि रहेको चिकित्सकहरू बताउँछन्। जन्डिसको बारेमा मैले यहाँ जानकारी प्रस्तुत गरेँ। केही समय अगाडि विराटनगरमा पनि जन्डिसको समस्या देखिएको थियो र अब यो बढ्दो गर्मीसँगै यसको प्रकोप पनि देखिने सम्भावना पनि रहन्छ। जन्डिस के हो र के गर्दाखेरि जन्डिस नियन्त्रण गर्न सकिन्छ, यो विषयमा मैले जानकारी प्रस्तुत गरेँ। हामी यो जानकारीसँगै आजको लागि स्वास्थ्य सरकारको लगभग अन्त्यतिर रहेका छौँ। स्वास्थ्य सरकारमा आज विभिन्न जानकारी मैले प्रस्तुत गरेँ। आगामी साता पनि विभिन्न जानकारी अनि कुनै एक स्वास्थ्य समस्याका विषयमा सम्बन्धित रोगका चिकित्सकसँगको कुराकानीका साथमा उपस्थित हुने बाचा गर्न चाहन्छु। गर्मी बढ्दो छ, आफ्नो ज्यानको सुरक्षा गर्नुहोला, यो आग्रहसँगै आजको स्वास्थ्य सरकारबाट भने ध्रुवराज बिदा हुन्छु। प्रविधि संयोजनका साथी रिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु। तपाईँको साता स्वास्थ्यमय बितोस्। नमस्कार।